नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 समयगाहसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको बिहान 11 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब खबर विस्तारमा। न्याय परिषदले सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा नियुक्तिका लागि सिफारिश गरेका 8 जनाको संसदीय सुनवाई प्रक्रिया आज शुरू हुँदैछ। बिहान संसदीय सुनवाई विशेष समितिले परिषदबाट सिफारिश भएका 8 जना न्यायाधीशको सुनवाई प्रक्रिया शुरू गर्ने संविधान सभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो। न्याय परिषदले सिफारिश गरेका केही न्यायाधीशको छवि विवादित रहेको भन्दै कानून व्यवसायी र विभिन्न क्षेत्रबाट आलोचना भएको छ। सत्तारूढ नेपाली कंग्रेस बाहेक एमाले र एकीकृत नेकपा माओवादी विवादित व्यक्तिलाई स्थायी न्यायाधीशमा नियुक्तिको सिफारिश गरेकोमा सन्तुष्टि छन्। न्याय परिषदले वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपक राज जोशी, गोविन्द उपाध्याय, ओमप्रकाश मिश्र, देवेन्द्र गोपाल श्रेष्ठ, जगदीश शर्मा पौडेल र चोलेन्द्र शमशेर जबरालाई स्थायी न्यायाधीशमा नियुक्तिका लागि सिफारिश गरेको छ। सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा कार्यवाहीको भागीदार ठहराइएका जबरालाई स्थायी न्यायाधीशमा नियुक्तिका लागि सिफारिश गरेको विषय आलोचित हुँदै आएको छ। न्याय परिषदले सिफारिश गरेका 8 जना विरूद्ध संसदीय समितिमा पनि धेरै उजुरी परेको छ। स्थायी न्यायाधीशमा नियुक्तिका लागि सिफारिशमा आफूभन्दा कनिष्ठ परेको भन्दै न्यायाधीश एकराज आचार्यले राजीनामा दिइसक्नु भएको छ। स्थायी न्यायाधीशमा नियुक्तिका लागि नाम अनुमोदन हुन संसदीय सुनवाई समितिमा दुई तिहाई पुग्नुपर्ने संसदीय व्यवस्था छ। वैशाख 5 गते हिम पहिरोका कारण भएको दुर्घटनापछि आरोहण त्यागेर फर्कन बाध्य पर्यटकहरू लुक्लामा पुनः रोकिएका छन्। खराबीका कारण विगत 5 दिनदेखि उडान अवरूद्ध हुँदा पर्यटकहरू लुक्लामा रोकिएका हुन्। एकातिर आरोहण त्याग्नु परेको चोट, अर्कोतिर मौसमका कारण लुक्लाबाट उडान नहुँदा पर्यटकहरू समस्यामाथि समस्यामा परेका हुन्। अहिले सगरमाथाबाट फर्केका थुप्रै पर्यटक मौसम सुधार भएर फर्कने आशामा लुक्लामा बसिरहे केहीलाई हेलिकप्टरले काठमाडौँ लगेको भए पनि हेलिकप्टर समेत राम्रोसँग सञ्चालन हुन नसक्दा थुप्रै पर्यटक लुक्लामा रोकिएका छन्। तारा एयरलाइन्सको लुक्ला स्टेशन इन्चार्ज हुनर शेर्पाका अनुसार लगातार उडान प्रभावित हुँदा सयौं यात्रु लुक्लामा जहाजको प्रतीक्षामा बसेका छन्। यति संख्यामा भने एकी नभए पनि सगरमाथा आधार शिविरबाट आएका थुप्रै पर्यटक रोकिएका छन्। दैनिक विमानस्थल आएर मौसम खुल्ने आशामा हुन्छन् तर मौसममा सुधार भएको छैन, शेर्पाले भन्नुभयो। सीता एयरलाइन्स, सिमरेक, नेपाल एयरलाइन्स र तारा एयरलाइन्सले तय गरेका सम्पूर्ण उडान 5 दिनदेखि प्रभावित भएको इन्चार्ज शेर्पाले जानकारी दिनुभयो। सिजन चलिरहेका बेला उडान प्रभावित भएपछि खुम्बु क्षेत्रका व्यवसायी चिन्तित बनेका छन्। बाक्लो हुस्सु र सिमसिमे पानी परेकाले लुक्ला विमानस्थलमा उडान हुन नसकेको हो। डिजेल चोरी प्रकरणको अनुसन्धान गर्न प्रहरीले थप एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुई कर्मचारी रविन्द्र कुमार राहुत र देवेन्द्र कुमार बस्नेतका बयानका आधारमा निकमको पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख नगेन्द्र कुमार कुर्मीलाई आज बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले आइतबार निकमको रूपन्दै भलबारी शाखाका दुई अधिकृत रविन्द्र कुमार राहुत र देवेन्द्र बस्नेतलाई प्रहरीले पक्राउ गरेको थियो। भारतबाट नेपाल ल्याइएको डिजल आयल निकमको डिपोमा नपुर्याए बीच बाटोमै चोरेर भण्डारण गर्ने पूर्व मन्त्रीका छोरासहित 18 जना विरूद्ध रूपन्देही प्रहरीले पक्राउ पर्ची जारी गरेको छ। रूपन्देहीले प्रहरीले उनीहरू विरूद्ध शुक्रबार वारेन्ट पक्राउ पर्ची जारी गरेको थियो। प्रहरीले पर्सरी गाविस 1 र मधुवाली गाविस 3बाट 17,000 लिटर चोरीको डिजल सहित 19 वटा ट्याङ्कर र 21 जना व्यक्तिलाई मंगलबार पक्राउ गरेपछि तेलचुआटमा संगठित गिरोहको संलग्नता रहेको तथ्य खुलेको थियो। र पर्यटन प्रबन्धन तथा दुर्लभ वन्यजन्तु संरक्षण गर्ने उद्देश्यका साथ चितवनको सौरामा आजदेखि प्रथम गैंडा कप आमन्त्रित जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता शुरू हुँदैछ। स्थानीय 15 वटा क्लब आबद्ध युवा समाज सौराहाले प्रतियोगिता आयोजना गरेको हो। बागमारा सामुदायिक वनको चौर अन्तर्राष्ट्रिय हात्ती दौड़ हुने स्थलमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक युवा समाज सौराहा र गैंडाकोट फुटबल क्लब बीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको दिउँसो 2 बजे चितवन राष्ट्रिय नेकुञ्जका प्रमुख संरचना अधिकारी कमलचन्द कुँवरले उद्घाटन गर्ने कार्यक्रम रहेको समाजका सचिव ईश्वर राणा मगरले जानकारी दिनुभयो। अवस्तु बिहान 11 बजी अर्पण खबर सकियो। सुजिता हमाल बिदा भए, नमस्कार। अर्पण खबर को